کہ فرشتے ایک ایک بات لکھ رہے ہیں. یعلمون ما تفعلون, جو کچھ انسان کرتا ہے یہی کچھ اسے پڑھنا ہوگا. یہ واحد وہ کتاب ہے دنیا میں, کتاب انسان لکھتا ہے لوگ پڑھتے ہیں, یہ وہ کتاب ہے جو لوگ نہیں پڑھیں گے خود پڑھنی پڑے گی. اللہ فرمائیں گے جو تم دنیا میں لکھتے رہے ہو نا, اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا من اهتدى فإنما يهتدي لنفسه ومن ضل فإنما يضل عليها ولا تزر وازرة وزر أخرى وما كنا معذبين حتى نبعث رسولا. میرے بندے یہ زندگی تیری تھی, تجھے سب کچھ دیا تھا, جوانی کی رعنائیاں بھی دی تھی, اقرأ کتابک, اپنی کتاب خود ہی پڑھ لو, یہی تیرا حساب ہے, جو یہ کتاب کہتی ہے اس کے مطابق فیصلہ ہوگا. اس میں تو نے ہدایت کی بات کی, اچھی سوچ سوچی, تیری نیتیں مبارک تھیں, تیرے اعمال اچھے تھے, آجو جنت کا پرمٹ لے لو, خود پڑھو. اگر تیری نیتوں میں فطور تھا, تیری نیت میں خلل تھا, تیری نیت میں رب کی رضا نہیں تھی, تیری نیت کے اندر لوگوں کے ساتھ عصبیت اور دشمنیاں تھیں, تیری زبان سے لوگ تنگ تھے, تیرے اعمال سے لوگ تنگ تھے, تو فیصلہ تیری کتاب ہی کرے گی, تیری کتاب ہی فیصلہ کرے گی. یہ سب کچھ لکھا ہوا پڑھنا چاہیے انسان کو دنیا میں ہی. وہ کیسے, حسن بصری سے کسی نے کہا, آپ بھی انسان ہو, جب بھی آپ کے ساتھ بیٹھتے ہیں تو آپ آٹھ سات باتیں کرتے ہیں, بولتے نہیں ہیں زیادہ. کہتے ہیں اصل بات یہ ہے کہ میں کہتا ہوں اتنی کوئی لکھواؤں جتنی میں پڑھ کے جلدی جنت چلا جاؤں, وگرنہ پڑھنی تو مجھے ہی پڑھنی, بہتر نہیں ہے کہ اتنی لکھوں کہ جلدی سے فارغ ہو کے اپنے مقام پہ پہنچو. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم پر قرآن نازل ہوا. وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ كِرَامًا كَاتِبِينَ يَعْلَمُونَ مَا تَفْعَلُونَ إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ وَإِنَّ الْفُجَّارَ لفي جحيم يصلونها يوم الدين وما هم عنها بغائبين وما أدراك ما يوم لا تملك نفس لنفس شيئا والأمر يومئذ لله وإن عليكم لحافظين. اے مسلمان, تیرا تو ایمان ہے اللہ پہ, تیرے تو ایمان کے چھ جز ہیں, تؤمن باللہ وملائکته وکتبه ورسوله والیوم الآخر, تیرا اللہ پہ بھی ایمان ہوتا ہے, فرشتوں پر بھی, کتابوں پر بھی, نبیوں پر بھی, آخرت کے دن پر بھی, اور تقدیر پر بھی تیرا تو ایمان ہوتا ہے. فرشتوں سے حیا کیا کر, فرشتے تیرے بارے میں لکھتے کیا ہے. آج یہ سی سی سسٹم کیمرے سے انسان خوف کھاتا ہے, اچھا کیمرے لگے ہوئے ہیں, डर जाएगा। कोई वीडियो बना रहा है, डर जाएगा। अच्छा रेडार, उफ। लेकिन सारी के सारी चीजों की लिमिटेशंस हैं। कोई समंदर में छलांग लगाता है तो कहता है कहां जाऊंगा, डिफ्यूज लाइट्स वहां तक पहुंचेंगी, तलाश कर लेगी। ये सारी की सारी चीजें अल्लाह ताला ने अकल दी इंसान को तो इंसान ने बनाई, लेकिन याद रखना इतनी माइक्रो डिटेल्स के साथ कोई रिकॉर्ड नहीं बना सकता जितनी अल्लाह के फरिश्ते बना रहे हैं। ما يلفظ من قول إلا لديه رقيب عتيد। उधर जुबान से अल्फाज बोले नहीं, उधर अल्फाज अदा हुए नहीं, उधर ये आपके रजिस्टर पे चढ़े नहीं। बड़े बड़े माहिर जो है एंट्री करते वक्त कितनी फिगर्स भूल जाते हैं, हत्ता कि सिस्टम जो है उसमें खराबी आ जाती है। बहुत कुछ इंसान ने तरक्की कर ली, मामूली सा वायरस आया नहीं है, सब कुछ गया नहीं, लेकिन कयामत का दिन होगा। अल्लाह के फरिश्ते जो लिख रहे हैं मुद्दबसरी, जहां तक इंसान की नजर जाएगी इसके नामे आमाल के 99 रजिस्टर फैलाए गए। एक एक चीज इसमें होगी, फुला दिन, फुला साल, फुला महीना, फुला वक्त, ये वक्त था, ये मिनट थे, इन सेकंडों में ये इंसान ये कर रहा था। कहां छुपेगा इंसान? ये तो इंसान की खाम ख्याली है कि मैं छुप जाऊंगा, अल्लाह ताला से भी कैसे छुप सकता है। इसीलिए तो कहा था लुकमान हकीम ने जब उनके बेटे ने गुजारिश की कि अब्बा जान आप सारा कुछ साथ ही लेके जा रहे हैं तो कुछ मुझे भी कुछ बता दे, तो उन्होंने कहा था बेटा गुनाह करने को अगर तुम्हारा जी चाहे ना तो कर लेना, लेकिन वहां जाके करना जहां अल्लाह ना देखता हो, कर लेना। कोई है ऐसी जगह? अगर जी चाहे तो कर लेना, लेकिन अल्लाह की जमीन पे ना करना, किसी और जगह जाके करना। और कौन सी जगह जाएगा बेटा? वहां जाके करना जहां अल्लाह तुम्हें ना देखता हो, और उतने गुनाह कर लेना जितनी सजा सहने की तेरे जिस्म में ताकत।